बुद्धि दिएको छ, दिमाग दिएको छ, हामीहरूलाई आफ्नो बुद्धि दिमाग लगाएर आफ्नो सत्यश्वरलाई चिन्ने र उहाँको उपासना वन्दनामा नै जीवन बिताउने प्रयास गर्नुपर्छ। हामीहरूको सामान्य मेरो सामान्य यो प्रश्न आएको छ कि एकेश्वरवादको विषयमा म तपाईँहरूको सामान्य कुरा गरौँ। एकेश्वरवाद के हो? एकेश्वरवादको अर्थ यो हो कि हामी सबै मिलेर एउटै सत्यश्वर अल्लाह सुभानहु व तआलाको उपासना वन्दना पूजापाठ गरौँ, किनकि हामीहरूलाई थाहा छ कि यो धरती, यो आकाश, पहाड, पर्वत, सूर्य, चन्द्रमा, हावा, पानी र संसारमा अनेक कुराहरू जुन हामीहरू आफ्नो आँखाले देखिरहेका छन् यो सबै एउटै सत्यश्वरलाई सुभानहु व तआलाले रचनामा लाएको हो, उहाँ बाहेक अरू कोही पनि शक्ति होइन। यसैले हामीहरूलाई एउटै ईश्वर अल्लाहको नै उपासना वन्दना गर्नुपर्छ। पूजा पाठमा, उपासना वन्दनामा यदि हामीहरू कुनै अर्को वस्तुलाई साझी गरिदिए भने उहाँलाई यो कुरा मन पर्दैन। पूजा पाठको अर्थ यो हो कि पूजा पाठमा एउटै ईश्वर अल्लाहको उपासना वन्दना गर्नु, इफरादुल्लाह फिल इबादा, यानि इबादतमा एउटै ईश्वरलाई मान्ने, एउटै ईश्वरको नाममा बलि दिने, एउटै ईश्वर अल्लाहको नाममा दान दिने, एउटै ईश्वर अल्लाहको नाममा व्रत बस्ने, एउटै ईश्वर अल्लाहको नाममा भाखल दिने, एउटै ईश्वर अल्लाहको नाममा सबै प्रकारका पूजाहरू गर्ने, यसैको नाम हो तौहीद, एकेश्वरवाद। यदि हामीहरू उहाँको उपासना वन्दनामा अरू वस्तुलाई साझी गरिदिए भने तो फेरि यो एकेश्वरवाद हुँदै हुँदैन, यो त साझीको कुरा भयो। भन्नाले हामीहरूले उहाँको लागि जुन कुरा खास थियो, व्यक्तिगत थियो उहाँको लागि, उसमा हामीहरूले अर्कोलाई पनि मिसाइदिए। यसको यस यो कुरालाई तपाईँहरू अलिकति छोटकरीमा उदाहरणको रूपमा हेर्नु, जसरी कि हामीहरूलाई यो थाहा छ कि कुनै पनि देश हो उसको एउटै राजा हुन्छ, कुनै संस्था हो उसको एउटै मालिक हुन्छ, कुनै पनि कुराको मालिक एउटै हुन्छ। यदि दुईवटा भयो भने यो चल्दै चल्दैन। यसरी नै यो सम्पूर्ण संसारको मालिक, रखवाला र अरू सबै सबै कुरा गर्ने उहाँ नै हो। जब सबै सबै कुरा उहाँले नै गरेको, भन्नाले उहाँको कोही पनि साझेदार छैन, त हामीहरूलाई पूजामा पनि उहाँको पूजामा कसरी साझी नगर्ने? यो कुरा अल्लाह सुभानहु व तआलाको भनाइ हो। अल्लाह ताला हामीहरूको अरू ठुल्ठुला सानसाना पापहरूलाई आफ्नो दया र कृपाले क्षमा गरिदिन्छ, माफ गरिदिन्छ, तर यो कुरा उहाँले कहिले पनि माफ गर्दैन कि हामीहरू उहाँको उपासना वन्दनामा अर्कोलाई साझी गर्ने। यसैले हामीहरूलाई यो कुरामा ध्यान दिनुपर्छ। तौहीदको भन्नाले एकेश्वरवादको अर्थ यही हो कि पूजा पाठमा हामीहरू एउटै ईश्वर अल्लाहको नै उपासना वन्दना गर्ने, उहाँको उपासना वन्दनामा कसैलाई साझी नगर्ने। जजाकल्लाह खैर बारकजी वान नसीतन अذكر ان الشيخ ضمير والاخ ابراهيم من الدعاة مكتب الدعوة توعية الجاليات في البطحة. انا ساتوجه بالسؤال للاخ ابراهيم ابو رياض. طبعا من ينظر حبذا تكون الكاميرا على الاخ ابراهيم فقط لو سمح مخرجنا الفاضل. من ينظر الى الاخ ابراهيم يعتقد انه ولد في الاسلام. اي نعم. وما يعلم انه في يعني هو حديث عهد الاسلام، يعني مسلم عهد جديد بالإسلام. وانه كان في فتره من الفترات يعبد البقره والشجر والحجر. نعم حتى من الله عليه سبحانه والاصنام ايضا. فمن ينظر اليه بهذه اللحيه الكثه وهذا الوجه البشوش يعتقد انه ولد مسلما ولا ما كان يعلم انه كان مشركا يعني يعبد الهه عده. كان على ديانه هندوسيه. الهندوسيه نعم. لكن اريد انا حقيقه انه ابين عظمه هذا الدين، كيف ان هذا الرجل يعني في فتره وجيزه من يعني بعد ان لامس حلاوه الايمان لامست شغاف قلبه اصبح داعيا من دعاه الله سبحانه وتعالى ونفع الله به. انا اريد حقيقه ان القي الضوء يعني للاخوه الافاضل كان سواء من المسلمين او من غير المسلمين من الجاليه النباليه من عنده تردد ولا يعرف ان هنالك كثير من هذه الجاليه يدخل في دين الله تعالى.

लाइफलाई अझै राम्रो बनाउनु छ भन्ने म अल्लाहसँग दुआ गर्दछु الحياه سعيده بعد الاسلام وتغيرت الافضل وتغيرت الاحوال وقبل الاسلام كان في الام مصايب وفي ضيق في الرزق وهذه الاشياء وبعد ما دخل في الاسلام وجد حقوق يعني الوالدين حقوق الجيران وحقوق الناس هذه الاشياء كلها وجد واهم شيء هو ذكر انه انا مرتاح لاني وجدت يعني الان في حياتي في عباده الله سبحانه وتعالى فقط الله اكبر الله اكبر فمن ناحيه هذا يقول انا مرتاح نسال الله يثبتنا على دينه امين يسلمك في طاعته جزا الله كل خير من دعا قبل ان نخرج الى فاصل نذكر الاخوه والاخوات ان الارقام اللي ستظهر على الشاشه ستظهر ارقام لمن اراد ينطق الشهاده على الهواء وارقام الدعاه من اراد الاتصال ودعوه من تحت يديه أو أنه يوصل له رقم أحد يريد أن يدعوه ويحتسب عند الله سبحانه وتعالى. ذكرت في بداية الحلقة وذكر الآن بالأخوة أن هذا البرنامج برعاية الأخوة في مكتب الدعوة وتوعية الجلالة والقريات، وأهيب بالأخوة والأخوات الفاضل الأكارم دعم مناشطهم لله سبحانه وتعالى أن يوفقنا إياهم بكل ما يرضى. أخرج وإياكم إلى فاصل قصير، أعود أو نعود جميعا لاستكمال ما بقي معنا من حلقتنا، فكونوا معنا أحبتي في الله. راجعي إنجازات المكتب التعاوني للدعوة والإرشاد وتوعية الجاليات في محافظة القريات منذ نشأته عام 1413 هجرية، ويستمر العطاء بإذن الله. الداخلون في الإسلام 1676، الدروس والمحاضرات 17244، الكلمات التوجيهية 15745، الدورات الشرعية 195، المصاحف المترجمة 47865، توزيع الكتب والمطويات 2,100,001,475، نسخ الأشرطة وتوزيعها 778,547، الجولات الدعوية للجاليات 9,655، رحلات العمرة 97، رحلات الحج 11. السلام عليكم ورحمة الله وبركاته والإخوة في مكتب الدعوة والإرشاد توعية الجاليات التعاوني في القريات، جزاهم الله خير، لهم نشاط واسع في هذا، في توزيع الكتب، في كفالة الدعاة، في كفالة الرحلات الدعوية، في التعامل مع الحجاج والمعتمرين الذين يأتون بأعداد كبيرة، في إكرامهم في رمضان، في تفطير الصائم، في يعني عندهم عدد كبير من النشاطات. نسأل الله لا يحرمهم الأجر. أنا أحث إخوتي وأخواتي على الوقوف معهم، على دعمهم بما يستطيعون من صدقاتهم وزكواتهم. أسأل الله تعالى لا يحرمكم عظيم الأجر وجليل الثواب. مكتب الدعوة والإرشاد وتوعية الجاليات في محافظة القريات، وقف بر الوالدين الثاني يصرف ريعه على أكثر من 30 باب من أبواب الخير. طريقة المساهمة في الوقف: ساهم بما تجود به نفسك، ومن ثم ادخل على حساب المكتب في تويتر وقم بإعادة تغريدة للتصميم الخاص بحملة الوقف، ومن ثم قم بنسخ التصميم ونشره عن طريق تويتر والواتساب والإنستغرام والفيسبوك وغيرها من مواقع التواصل الاجتماعي، وحث المغردين على النشر. غرد أكثر، شارك أكثر، وتفوز بالأجر. وقف بر الوالدين الثاني، صدقة جارية وبر بوالديك. رجعنا. السلام عليكم ورحمة الله وبركاته، أهلا وسهلا بكم أحبتي مجددا، استكمال ما بقي معنا من هذه من الدقائق القادمة في هذه الحلقة المباركة والتي هي باللغة النيبالية. أجدد التذكير لإخواني وأخواتي الأفاضل الكرام، من أراد نطق الشهادة سيظهر الرقم على الشاشة،

یعنی یہ کورا لیے آؤں دیتی ہیں کہ چھمکی کو سلسلہ میں دھیرے کورا کر دیتی ہیں. محمد صلی اللہ علیہ وسلم نے بھنو بھائی کہ ملا یستو لاگے ہو کہ اللہ تعالیٰ لے یستو نہ ہو اس کی چھمکی ایک چھمکی لائے ارکو کی چھمکی کو گھر اس کو سمپتی میں حق لگائی دین چاہ اللہ تعالیٰ لے حق لگائی دین چاہ یتی اللہ تعالیٰ لے یعنی چھمکی کو حق دیے کو چاہ یسری نہیں ارو رامرو رامرو کورا ہرو چھن اسلام کو خاص یعنی بشیشتا ہرو یدی تپائی ہرو پڑھنو انہوں چاہ جانکاری لینو انہوں چاہ تو جن بشیشتا ہرو اسلام میں چاہ ارو کنے دھرم میں تپائی پاؤنو تپائی ہرو پاؤنو انہا اسے لے ماں تپائی ہرو لائی یو نمتو دین چھوں کی تپائی ہرو اسلام کو بیسے ماں اسٹڈی کرنو کتاب ہرو پڑھنو اسلام کو بشیشتا ہرو کو جانکاری کرنو اللہ سبحانہ و تعالی کو پوجا پچھی اسلام کو بشیشتا ہرو جن ہر جن چھا الحمدللہ ایک دم رامرو چھا یدی سبے مانس لے اسے انوسار اپنو جیون بتاؤں چھا تو ہمرو سماج ماں ایک دم رمائلو ہنچا کسے لائی کسے باٹا کنے دکھا ہوندینا اسے لے ہمیں لائی اس کو سلسلہ ماں علی کتی دھیان دینو پر چھا اللہ سبحانہ وتعالی کو پوجا کو ساتھ ماں را پوجا کو ساتھ ماں اسلام لے سبے کو حق سبے لائی دیے کو چھا. جزاک اللہ خیر على عجال الشيخ لا نريد ان ابراهيم برضو يجي رساله. شيخنا الفاضل كثير من يتردد في قبول هذا الدين من غير المسلمين اقصد يعني هو يعني يغيب عن ذهنه ان الشيطان هو من يقيده ويامره انه يتراجع وان الله سبحانه وتعالى يفتح باب التوبه، باب التوبه لا زال مفتوح حتى اذا اتت سكرات الموت حتى اذا غرق العبد تنتهي. نعم. حتى ان ذكر الله سبحانه قال رب يرجعون لعلي اعمل صالحا فيما تركت كلا انها كلمه من القائل من راي برزخ الى يوم يبعثون. فنريد ان نذكر الناس يا شيخ المشاهدين الاكارم بقضيه هامه، اهميه التوبه والمبادره، عدم تسويفها والتاجيل، لان هذا سبيل الشيطان، الشيطان يريد ان ينقل هذا الانسان هذا العبد من هذه الدنيا مباشره الى نار جهنم. فنريد ان نبين له اهميه التوبه والمبادره في عدم تاخيرها ولو لثانيه واحده. تفضل يا شيخ. ابراهيم تبعي اسلام. لا طبعا اقصد ابراهيم، اقصد المشاهدين يا شيخ. طيب اللہ سبحانہ و تعالیٰ لے ہمیں ہرو لائی یہ سنسار ماں اپنو اپاسنا مندرہ کو لگی بنائے کو تو یدی ہمیں ہرو اللہ کو یعنی یو خاص خاص کورا ہرو بجھی سکے بنے تو ہمیں ہرو لائی اس ماں ڈھیلو نہ کرنے ماں اپنو نیپالی داجو بھائی ہرو لائی را دیدی بہنی ہرو لائی یو کورا بھننے چاہن چھوں کہ اس کو سلسلہ ماں ہمیں ہرو کہلے پنی ڈھیلو نہ کرم. यदि वास्तविक कुरा हामीहरु बुझी सकेका छन् तो हाम्रो मनमा यो कुरा नआओस् कि हेरौँला पछि एक हप्ता पछि हेर्छु र एक महिना पछि हेर्छु र फेरि मनमा यस्तो खालको कुरा नआओस् कि म यदि यो कुरा यस्तो गर्छु भन्नाले इस्लाम लिन्छु तो फेरि नेपाल फर्केर आफ्नो घर परिवारमा गएर मेरो लागि गाह्रो हुन्छ. मेरो दाजुभाइहरू बहिनीहरू यो कुरा हेर्नु यो शैतानले हामीहरूको मनमा यो कुरा धोका दिन्छ, धोका दिने कुरो. जुन मेरो भाइले कुरा बुझिसकेका छन् सत्य कुरा वास्तविक रूपमा थाहा भइसकेको छ भन्नाले यसमा ढिलो कहिले पनि नगर्नु किनकि जीवन कहिले जान संसारबाट हामीहरू कहिले जान्छन् सत्य ईश्वरको आदेश कहिले आउँछ हामीहरू यो संसारलाई छाडेर कहिले जान्छन् यसको सिलसिलामा कसैलाई थाहा छैन किनकि यो अदृश्य कुरा हो. यो कुरा मात्र अल्लाह तआलालाई थाहा छ. अल्लाह सुब्हानहु तआलाले हामीहरूलाई यो समय दिएको छ कि हामीहरू उहाँको कुरा बुझेर यसमा आउनको लागि छिटो गरम. यदि यस्तो गर्दैनन् भने त यसको अर्थ यो कि हामीहरू शैतानको जालमा फसिसकेका छन्, शैतानले हामीहरूको मनमा नराम्रो कुरा लाउँछ, हामीहरूलाई धोका दिन्छ. यसैले यो कुरालाई छेउमा राखेर एक ईश्वरको कुरातर्फ आउनु. फेरि कोही कोही कसैको दिलमा यो पनि कुरा हुन्छ कि मेरो यति जीवन बितिसक्यो 40, 45, 50 मेरो जीवन बितिसक्यो अब थोरै दिनको लागि यो गरेर के हुन्छ. होइन, यस्तो कुरा यो त यस्तो छैन. अल्लाह सुब्हानहु व तआला सीता यदि कुनै मानिसले भन्नाले यानि साँचो साँचो मुटुले अल्लाह सीता क्षमा माग चाहन्छ तो यदि उसको जीवन थोरै समयको लागि इस्लाममा हुन्छ त्यो पहिलाको सबै पापले अल्लाहले क्षमा गरिदिन्छ. किनकि एउटा हदिसमा आएको छ नबी अलैहि सलातु सलामले भन्नुभएका छन् अल इस्लाम यजुब्बु मा कब्लहु, यानि पहिलाको जुन पाप थियो अल्लाह सबैलाई माफ गरिदिन्छ. यसैले